नमस्ते, म लोकप्रसाद सन्त्याल। वामी आठका जनजाति बस्तीहरूको चाहिँ एउटा पहिचान हो। यहाँ चाहिँ हामी एउटा चाहिँ जनजातिको कार्यक्रम सुरु गर्न गइरहेका छौँ। धन्यवाद लोकप्रसाद सन्त्यालजी। मालारानी गाउँ मेरो आफ्नो सपनाको गाउँ हो। म सानै थिएँ, योभन्दा पारि मुसिकोटमा जन्मेको मान्छे म। यो मालारानी हेर्थेँ, यहाँको मान्छेहरूको हिजोको रङ्गरस आज गुमेको छ, हराएको छ। त्यही भएर म यो गाउँमा आएको हुँ र आज तपाईँहरू दिदी बहिनीहरू दाजुभाइहरू जो जम्मा हुनुभएको छ, आज मस्तसँग जो हिजो हाम्रो कल्चर गुमेको थियो यसलाई जगाइदिनुहोस् र सुरु गर्नुहोस्, नलजाइकन ढुक्कसँग गाउनुहोस् भन्दै म यो कार्यक्रम खुल्ला गरेँ। धन्यवाद। ठाउँ ठाउँमै बासा घरे चली हेर्दा म राम्रो धन्यवाद लोकप्रसाद सन्त्यालजी। तपाईँले जुन धेरै वर्षपछि तपाईँले यो संस्कृति जगाउन जुन खोज्नुभयो यसको लागि धेरै धेरै धन्यवाद छ। र नेपालमा हाम्रा मौलिक संस्कृतिहरू धेरै गुमे, यसलाई जगाउन खोज्नुपर्छ र खोजिनुपर्छ, यही प्रयास हो हाम्रो। र आज रातको समय छ, हामी यो गाउँमा आएका छौँ। आज खुलस्त रूपमा दिदीबहिनीहरूले पनि गाइदिनु होला, यहाँनिर म नाम लिनै पर्छ। आज मलाई सम्झना आयो, मालारानी गाउँका एकजना खेलाडी हुनुहुन्थ्यो, सोमबहादुर सन्त्याल हुनुहुन्थ्यो, अहिले कहाँ हुनुहुन्छ थाहा छैन, त्यो पछि म सोधुला। उहाँले पनि धेरै यो मालारानीलाई चिनाउने काम गर्नुभएको, जिल्ला स्तरीय खेलाडी हुनुहुन्थ्यो, हामीले चिन्थ्यौँ। त्यस्तै गरेर यहाँनिर 80 वर्षे वयोवृद्ध तथा पूर्व वडा अध्यक्ष हुनुहुन्छ खड्कबहादुर काला मगर, यहीँ हुनुहुन्छ। त्यस्तै गरेर क्याप्टेन पूर्णबहादुर दर्लामी मगर, दगामी मगर हुनुहुन्छ। त्यसै गरी समाजसेवी तथा मगर सङ्घ वामीका अध्यक्ष टेकबहादुर शिरीष मगर, यहीँ हुनुहुन्छ। जनसेवा आमा समूहकी अध्यक्ष मनकुमारी घरब्जा सन्त्यालजी हुने यहीँ हुनुहुन्छ। यहाँहरूसँगै हामी छौँ, धेरै दिदी बहिनीहरू हुनुहुन्छ, धेरै दाजुभाइहरू यहीँ हुनुहुन्छ। र यहाँको संस्कृति गुमेको कारण के हो त, यस बारेमा पूर्व अध्यक्ष एवं वडा नागरिक मञ्चका संयोजक 80 वर्षीय खड्कबहादुर काला मगरसँग म सोध्न गइरहेको छु। नमस्कार। नमस्कार सर। यो कसरी तपाईँको पहिला त यस्तो बर्खा मास लाग्यो नि, अब त यो गाउँमा आउन बित्तिकै मादल बत्ती होइन गीत गाउँथे, आज अहिले किन गुम्यो? अहिले आएर के भयो भने, अहिले नयाँ यो नयाँ चलन आयो, यो विद्युत प्रकृतिले चाहिँ यो पुरानो गीत संस्कृतिहरूलाई चाहिँ अहिले लोप बनाइदियो। किनभने अहिले नयाँ भाषाहरू, नयाँ गीतहरू, नयाँ चलनहरू सबै यसरी आए र सबैले त्यसैलाई मात्रै मन पराउन थाले र पुराना संस्कृतिहरू हाम्रो परापुर्वादेखि आएको प्राकृतिक संस्कृतिहरू थिए, सोरठी भैलो र घाटु नाच, सती घाटु जस्ता यिनी सालेजो, यानु माया, थारू भाका गीत, यस्ता गीतहरू धेरै लोप भइसके र अहिले नयाँ युवा पुस्तामा आइसकेपछि यो नयाँ पुस्ताले अब उही रमझम गर्ने विद्युती उबाट फिल्म हेर्ने परिचालनबाट अहिले नयाँ किसिमको भाषाहरू भाकाहरू यस्तोमा लागे र पुरानो संस्कृतिलाई जगेर्ना गर्नको निमित्त सबै लोक अलिकता नयाँ पुस्ताले यो सुनेको देखेको नभएको र हामीहरूले यसो सिकाउने र सिक्नुपर्छ हाम्रो परम्परा पुरानो भाषा शैलीहरू संस्कृतिहरू यथावत जगेर्ना गर्नुपर्छ भन्ने अभिप्रायले हामी यहाँ महिला दिदीबहिनीहरू यहाँ पुरुष दाजुभाइहरू अहिले आउनु भएको छ। अनि यहाँहरूलाई पनि बडो चाख लागे कुरा अवस्था छ र यहाँहरूले पनि यो पुरानो संस्कृतिहरूलाई यो कसरी गर्न हामीले यथावत राख्न सकिन्छ भन्ने उहाँहरूको पनि अलिकता जोस जागर आएको देखिन्छ। धन्यवाद। उहाँ हुनुहुन्थ्यो पुरा नागरिक मञ्चका संयोजक खड्कबहादुर काला मगर र अब नमस्कार यहाँको शुभ नाम चाहिँ मेरो पूर्णबहादुर दगावी मगर अनि मालरानीमा पहिला के थियो र अहिले के भयो मालरानीमा पहिला चाहिँ के थियो भनेपछि अब पढालेखा कम थियो बुढाखाराहरू मेलापाटा गर्थे मेलापाटा गर्दाखेरि अब टाइम पास गर्ने गिदाउने अब काम गर्ने गर्थे अहिले चाहिँ स्कुलको चलन आयो बिजुली आयो सबै चाहिँ अब टेप डेक बढ्न सुरु गरे उनमा चाहिँ उनी नाच्ने डिस्कोले गर्दाखेरि हिजो आज चाहिँ पहिलाको र अहिलेकोमा धेरै अन्तर भयो पुरानो तर समस्या त्यो होइन विद्युत आयो डान्स गर्न सक्ने फिल्म हेर्न सक्ने तर आफ्नो गाउँ भुल्न सक्ने हुँदैनन् त्यो विरुद्ध हामी लाग्नुपर्छ त्यस कारणले गर्दा तपाईँले अब पुरानो गीत सुनाइदिनुहोस् र यी भाइ बहिनीहरूलाई यसतर्फ उन्मुख गराउनुहोस् अब सुनौ गीत संगीत र खोज खबरको संगालो जीवनको गोरेटो मैले सानै छँदा सुन्ने गरेको थिएँ वामीका ब्राह्मणहरू लखपति छन् भन्थे बुवा हजुरबुवाका पालामा मैले सुन्ने गरेको गाउँ गुल्मीको वामी गाविसमा आइपुगेको छु म र घर घरका कहानी छिचल्दै हिँड्ने क्रममा म त्यही ब्राह्मणहरूको बिचमा एउटा गरिब विपन्न जसको गरिबी हुनु सामान्य कुरा मान्न सकिन्छ तर यहाँ एउटा जीवन गत 3 वर्षदेखि कोठामा थुनिएको छ त्यही बन्द कोठामा रहेको जीवनलाई मुक्त गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ यहाँनिर स्थानीय बासिन्दाहरूले आग्रह गरेपछि हामी यस बन्द कोठाभित्र आइरहेका छौँ यहाँनिर स्थानीय प्रतिनिधिका रूपमा लोकप्रसाद छन्त्यालजी जसले आमन्त्रण गर्नुभयो र हामी यहाँ आइयो र यहाँनिर स्थानीय समाजसेवी तेजबहादुर खत्री वामी मैदानका नारायण सापकोटा हुनुहुन्छ त्यस्तै यहाँका वयोवृद्ध भन्नुपर्छ पुराना समाजसेवी यहाँको शुभ नाम तुलसीराम सापकोटा हुनुहुन्छ अनि दलित सञ्जाल वामीका अध्यक्ष अर्जुन बिका हुनुहुन्छ त्यस्तै गरेर महिला स्वयंसेविका सीता गौतम हुनुहुन्छ र यहाँ थुप्रै बुढापाकाहरू पनि आइपुग्नु भएको छ यो 3 वर्षदेखि आर्थिक अभावमा उपचार नपाएपछि कोठामा बन्धक जीवनलाई मुक्त गर्ने प्रयासका साथ वामीका धेरै समाजसेवीहरूले आग्रह गरेपछि हामी यहाँनिर आइपुगेका छौँ एउटा कुरा बुझिराख्न जरुरी छ कि स्थानीय तहमा हुने मेडिकलहरू जसले उपचार तत्काल त गराउनुहुन्छ चाहे त्यो धामी झाँक्रीको कुरा गर्नुहोस् चाहे त्यो मेडिकल स्थानीय तहमा जसले जुन विषयमा अनभिज्ञ छन् त्यस्ता स्वास्थ्य संस्था वा व्यक्तिले उपचार गर्दा के हुन्छ त जीवन भन्ने कुरा बुझाउन पनि यहाँ हामी आएका हौ गत 3 वर्ष अघि सुत्केरी बिमार लागेर उपचार गराउन जानुभएकी वामी साथ पुराना गाउँ खोनारी स्थित भक्तिराम गौतमकी श्रीमती बेलिकला गौतम जसको सुत्केरी त गराइयो तर उहाँ स्वयंका अनुसार पाठेघरसम्म काटियो। त्यसपछि उहाँ थल पर्नु भयो। उहाँको अहिले शरीरका नाममा हाड हड्डी मात्रै छन् र उहाँकी छोरी 3 वर्षकी भइसक्नु भयो, जसले अहिलेसम्म आमाको दुध पिउन सक्नु भएको छैन। केही बेचेर उहाँको उपचार गरौँ भन्यो भने यी भक्तिरामको सम्पत्तिको नाममा बासै छैन, अर्काको घर मागेर बस्नु भएको छ। यो घर दिने मान्छेलाई पनि हामी विशेष धन्यवाद दिन चाहन्छौँ जो विदेशमा हुनुहुन्छ भन्ने सुनिएको छ। हेमलाल सापकोटाले एउटा दया धर्मले यो घर दिनुभएको रहेछ, यही घरमा बसिरहनु भएको छ र यो घरको पालीको छेउमा उहाँलाई बारेर यो कोठा बनाएर उहाँलाई राखिएको छ। औषधिका नाममा उहाँलाई बिहान बेलुकी पानी खाना दिनु नै उहाँको लागि औषधि हुन सक्छ, त्योभन्दा अरू छैन विकल्प। स्थानीयवासीले केही सहयोग पनि गर्नुभयो, 20-25 हजार रुपियाँ उठाएर, तर त्यसले उहाँको उपचार हुन सक्ने अवस्था छैन। ती बालिका यही कुखमा छन् र उहाँको शरीरका नाममा एकदम हाड हड्डी मात्र देखिरहेको छु। यही 3 वर्षदेखि बन्द कोठामा रहेको जीवनलाई मुक्त गर्न सकिन्छ कि भन्ने प्रयासका साथ आज हामी उहाँहरूसँग कुराकानी गर्दैछौँ। सर्वप्रथम यो श्रीमतीको उपचार गर्न सकिन्छ कि भनेर स्थानीयवासी मार्फत हामीलाई गुहार्नुहुने भक्तिराम गौतमजी नमस्कार। हजुर, मैले चाहिँ नि मेरो घरमा चाहिँ नि केही छैन, हेर्नुहोस् मैले बहुतै दुःख गरेँ, बचाउने मैले केही पाएला होइन, यसको लागि हजुरहरूले गरिदिनुहुन्छ कि भनेर मैले घरमा चाहिँ नि हजुरलाई बोलाएको, यसो सहयोग भएसम्म यसलाई उठाएर बस्ने लायकसम्म बनाउँला कि भन्ने मेरो यो हृदयले सोचेर हजुरलाई बोलाएको। मैले मेरो सम्पत्ति भन्ने कुरो केही छैन सर, मसँग त केही नभएर दुखी भएर मैले यिनी छोराछोरी पनि पाल्न बहुतै कठिनले पालिरहेको छु, मेरो केही छैन सम्पत्तिमा, अरू मैले जसरी हुन्छ मैले यिनलाई प्राणसम्म थामिरहेको छु, मैले बहुतै दुःख गरेँ, बचाउने मैले केही पाएला होइन। आँसु बसो आँखा बात कहाँ लाग्नु पो त, झुङ्गे मुटु हैन यो सहनालाई चोट, झरनामा बगी जाने पहराको आँसु, ओठ भरि बेथालु कसरी महासु, हजुर नमस्कार, तपाईँको शुभ नाम के भन्नु अरे? तुलसीराम सापकोटा। तुलसीराम सापकोटा, उहाँलाई बचाउन सक्ने उपाय चाहिँ केही लागेन? हाम्रो त त्यो गरिबी ठाउँ पर्छ सर, हामीहरू देखेखेरि भने गाउँबाट 2-4 हजार उठाएर हुनेमा हामीहरूमा 80 वर्षबाट घुमेर मैले 12-14 हजार उठाएर उहाँ अस्पतालमा पर्नु हो थियो, आयुपायु कहीँबाट सकियो, उसकी देउरानी माई लिएर म भएर हामीले 12-15 हजार उठाएर अस्पतालबाट निकालेर ल्याएको, अहिले बाहिरबाट आउने सहायता आउने ठाउँ पाइएन। यो मेरो वृद्धको वचन सुन्नुहुन्छ भने यस बिमारीलाई दिनु, हामी एक छाक भोकै बसेर यो बिमारीको सहयोग गर्नु हाम्रो एउटा पुण्य गर्नु हो, यो पुण्यको चाहिँ दिन आएको छ। यसमा हामीहरूले गाउँ छिमेकी टोल हाम्रो गाविस हाम्रो चाहिँ वार्ड छिमेकी जतिसम्म हामीहरूले यस बिमारीमाथि सहयोग गरेर एउटा मगा गरेर एक महिना गेडा घर बनाउने हामीले धर्म गर्ने ठाउँ हो। यसमा सकेसम्म हामीले उपाय गरेर बिहान बेलुकी मुखमा पानी हाल्ने उपाय अड्को, एउटा मान्छेले अब के गरोस् छोरो बिमारी भएर दिल्लीमा गएर बसेको छ, दिउँसो नगरी गर्छ, बिहान बेलुकी गएर 16-17 वर्षको छोराको उसले चाहिँ आफ्नै ज्यानको सुसार गर्दैछ, घर पानी हाल्ने दिने मान्छे छैन, जनता तपाईँलाईदेखि मलाई दुख्छ, मलाई दुख्छ तपाईँलाई दुख्छ भन्ने सोचेर यो बिमारीको सहयोग गर्नु। अभावमा एउटै छाता दुईटाले उजाडिए एउटा घर सबै मिली जोडु भन्छ, जान को भ मधेसले भर्नु पर्छ विघ्न परे फाटालाई लेकाहरू झर्नु पर्छ पहाड मजाडो बढे तराईले सिक्नु पर्छ आधी आए तराईमा पहाडले छेक्नु पर्छ हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ यहाँनिर बेली कला गौतम मात्र बिरामी हुनुहुन्न उहाँको एकमात्र छोरा सीताराम गौतम जसले पाल्ला भन्ने बेलामा उहाँको पनि किडनी फेल भएर यति बेला भारतमा हुनुहुन्छ एउटा गरिबलाई चोटैमाथि चोट भने जस्तो कथा छ यो घरभित्रको र यही कथा चाहिँ लैजानु पर्छ यो एकदम दर्दनाक कथा हो भनेर लोकप्रसाद छन्तेल मार्फत हामीलाई बोलाउनु हुने यहाँ स्थानीय समाजसेवी यहाँको शुभ नाम तेजबहादुर खत्री तेजबहादुरजी तपाईँहरूले पटक पटक हामीलाई उहाँ मार्फत खबर गर्नुभयो निकै विचल्ली भएर नै बोलाउनु भयो चाहिँ खोज गर्न सकिएन हामीसँग सम्पत्ति छैन यहाँले केही खोज पाउनुहोला भनेर हामीले चाहिँ हजुरलाई लिएर कोही एक जग्गा कोही कसैले सुन्ला भनेर गोदेनमा परेको खबरहरू बाहिर निकाल्नुहुन्छ हजुरहरूले भनेर हामी चाहिँ हजुरलाई आग्रह गरेको हस् धन्यवाद हस् धन्यवाद स्थानीय तहमा उहाँलाई उपचार गराउने प्रयास चाहिँ भएकै भएन भनेर म वामी मैदानका समाजसेवी हुनुहुन्छ यहाँको शुभ नाम नारायण सापकोट स्थानीय तहबाट केही प्रयास भयो कि भएन एकदम हामीहरू स्थानीय निकायबाट हामीहरू प्रयास गऱ्यौँ गाविसबाट सिफारिस गरायौँ र गाउँ परिषदबाट पनि केही रकम यहाँ छुट्याउनु पर्छ भन्ने कुरा लागिरहेको छ र हामीहरू यसमा उहाँलाई चाहिँ सहयोग गर्नको लागि खरबाङमा लैजानको लागि एम्बुलेन्स वामी जापान सेवा समितिद्वारा एम्बुलेन्स आएको थियो एम्बुलेन्सद्वारा उहाँ लाने काम भयो र यहाँ विशेष गरी वामी नै चिन्तित छ उहाँ चाहिँ एउटा मेडिकलमा गएर सुत्केरी हुने अवस्थामा उहाँको जिन्दगी नै लाइफ नै एकदम दर्जनात स्थितिमा छ र हामीहरू वामीका सबै व्यापारीहरू बुद्धिजीवीहरू समाजसेवीहरूले उहाँलाई कसरी उद्धार गर्न सकिन्छ त भनेर यहाँका बुढापाकाहरूले केही चन्दा उठाएर चितवनसम्म लानुभयो र चितवनमा वामी जापान सेवा समितिद्वारा फेरि 2,00,000 सहयोग हेमलाल सापकोटा र सूर्य केसी वामी जापान सेवा समितिका अध्यक्ष पनि हुनुहुन्छ उहाँहरूले फेरि पैसा सङ्कलन गरेर चितवनमा पठाउनु भयो र लामो समयसम्म भर्ना गरेर चितवनमा राख्ने काम भयो गाउँ विकास समितिको तर्फबाट सिफारिस जिल्लाबाट सिफारिस गरियो तर स्थिति उहाँको पाठे घरकै समस्या नसा काटिएको हुनाले उहाँ चाहिँ बिउतन सक्नु भएको छैन र हामीहरू एकदम यसमा लागिरहेका छौँ स्थानीय मेडिकलको ठुलो लापरवाही थियो ठुलो लापरवाही रह्यो र यो स्थिति आयो अब उहाँहरूले जान्नु भएन अब ठाउँमा लैजानु पर्ने हेपोमा लैजानु पर्ने यसै गरी मलाई विशेष कुरा जोड्न के आइरहेको छ भने वामी हेल्पोस्टका इन्चार्ज नारायण सापकोटाजी उहाँ आफूले स्वयं तपाईँको औषधि झोलामा बोकेर तलदेखि पैतल हिँडेर 2 घन्टाको बाटो आएर यहाँ धेरै पटक चाहिँ उहाँले सेवा गर्नुभयो उहाँलाई विशेष हाम्रो तर्फबाट र यो सिङ्गो समाजको तर्फबाट नारायण सापकोटा जस्तो डाक्टर नेपालमा हुने हो भने धेरै बिरामीहरूको उपचार हुने थियो भन्ने मलाई लाग्छ